हेलो डिस साहब, नमस्कार। नमस्कार। हिजो जुन ठुलो दुर्घटना भयो अरखाँचीमा नरपानीमा, 19 जनाको मृत्यु त भन्ने सुनियो, जुन 23 जना काठमाडौँ पठाइएको थियो, अलिकति सिरियस अवस्थाका केही नामहरू पाउन? हजुर, 19 जनामा त बस हो 18 जना हो, अर्को जिपको 1 जना हो, टोटल गरेर 19 जना हो। हजुर, सिरियस शर्मा एउटा लक्ष्मी केसी, हजुर काठमाडौँ लक्ष्मी केसी, हजुर हजुर, अनि उमा पौडेल, हजुर लक्ष्मी केसीको अटिजुङमा उपचार भइरहेको छ, हजुर, अनि उमा पौडेल, गोपाल अरियाल र नरबहादुर छेत्री, हजुर उहाँहरूको बिएनबीमा, हजुर र माया नौपाने, चोकलाल बेलवासे, हजुर उहाँहरूको चाहिँ यो नजिकमा उपचार भइरहेको छ भने अरू पनि घाइते हुनुहुन्छ, उहाँहरूको अपडेट अझै आइपुग्न बाँकी छ। यो 6 जनाको नाम आइसियु कक्षमा छ भन्ने सुनिएको छ, हिजोको चाहिँ यो हिजोकै हो आइसियुमा छ भने, अन्य अरू पनि यहाँ छ, अझ हाम्रो चाहिँ डिटेलमा अझै टिचिङको चाहिँ पुरा नआइसक्यो, खोले पहिला चाहिँ यतिको मात्रै अलिकति बढी सिरियस देखेको, आइसियुमा पनि बढी सिरियस देखेको छैन। लक्ष्मी केसीको घर चाहिँ? लक्ष्मी केसीको नरपानी, नरपानी 7 अरखाँची होइन? अनि नरबहादुर केसी किमडाँडा भन्नुभएको थियो कि? त्यस्तै गरेर माया नेउपानेको बताइदिनुहोस् न। माया नेउपानेको जुकेनाय, अनि चोपलाल बेलबासेको? उहाँहरूको चाहिँ अलिक खुलेको छैन। उमा पौडेलको? हजुर उमा पौडेलको पनि अलिक खुलेको छैन। हजुर, अनि गोपाल अरियालको नि? गोपाल अरियालको किमडाँडा थिए। हजुर, हिजो जुन दुर्घटना भयो यो कसरी हुन गयो, यसबारेमा अलिकति जानकारी गराइदिनुहोस् न। यो त एक आपसमा ठोकिएर त्यसपछि बाटोभन्दा 200 मिटर तल खसेर हो। हजुर, अब त्यो के कारण ठोकियो भन्ने कुरा त अझै अनुसन्धान नभइकन, अनुसन्धान कुरा नभइकन यसरी नै भन्ने त हामीले अहिले भन्ने अवस्था छैन। एउटा विडम्बनाको कुरा, उद्धार गर्न गएको टोलीको जिप नै दुर्घटना भएपछि अर्को दुःख लाग्दो घटना घटेछ नि है। घटनास्थलमा जान खोज्दाखेरि उहाँहरू चढेको गाई अब अर्को मोटरसाइकल गर्दाखेरि पल्टेको भनेर चाहिँ टनेमा पल्ट्या भनेको छ। हजुर, त्यही बेला चाहिँ यो बस र जिपका चालकहरू पनि होइन, बसको चालक घाइते, बसका चालक आफै, बस भने आफै हो, उहाँ चाहिँ घाइते हो। के नाम जानकारी छ सर, के नाम होला बस चालकको? योगेन्द्र पराजुली। बाँच्न सफल भएको माथि नै फुङ्गालेर त होला नि होइन? घाइते भएर उहाँ चाहिँ घाइते भएको सफरीमा त्यही गाडीमा। अनि यो ट्रकको नि? ट्रकको चालक अहिले फरार छ। फरार हो? नाम के हो? एकछिन पछि गर्नुहोस् म उसको नाम। ठिक छ, थप जानकारीका लागि पछि। हस्, धन्यवाद। हस् हस्।